त्यो सही जिगिर साथी, म सबिनको तर्फबाट। अनि कार्यक्रम कहिले आउँछ भनेर हाई गर्दै बसिराख्नु भएको हो क्या हो? त्यो हाई आईलाई चाहिँ अब जिग्री बाई बाई भनिदिनुहोस् है, किनभने त हामी आइसक्यौँ तपाईँसँग कुरा गरेर टुप्पी पालेर। तपाईँकै आफ्नै कार्यक्रम साथीसँग मनका कुराको 510 भागमा स्वागत छ है साथी। अबको समय तपाईँसँगै जीवनका तिता मिठा भोगाइका कुरा गर्न यो सबिनको साथमा म कला पनि आइपुगेकी छु है। अब कलाले तिता मिठा कुरा गर्छौ त भनिहाले साथी टुप्पी पालेर, अब एकछिन भए पनि आरामले रेडियो सुन्ने साथीलाई के तिता कुरा गरेर बिजोग बनाउनु भने टुप्पी पालेर। अब फेरि तिमी त्यही पुरानो झगडा गर्ने खालको कुरा ननिकाल न सबिन। हाम्रो चिठी इमेल एसएमएस बाट त्यतिका साथीले हामी धेरै झगडा गर्छौ, त्यसैले कार्यक्रम मन पर्दैन भनेर लेख्नु भएको कुरा बिर्स्यौ भने त अघि मैले त यादै नगरेको भने। फेरि यही कारणले गर्दा हामीलाई साथीले आजकल कम चिठी पठाउनु थाल्नु भएको त होइन? साथीलाई नै सोधौ न बरु, चिठी पत्र किन कम पठाउनु भएको हो, के कारणले हो भनेर। कतै हामी सँगै पो रिसाउनु भएको हो कि साथी? लौ लौ लौ जिग्री साथी, कुरा जे भए पनि मनमा कुनै कुरा नराखिकन प्रष्ट छ हामीबाट कुनै भुलचुक भएको छ भने चाहिँ लेखिहाल्नुहोस् है। सबिन नयाँ थुको राख है, एकला कार्यक्रममा रमाइलो पुगेन है। ए आयुष धेरै अङ्ग्रेजी नबोल त। ओ सुनि पार्टनर, चिठी पत्र धेरै पढ्नु है। हेर्नु नि जिग्री, यसो एक्सन गर्न खोजेको त म त थाकेछु भने, तर हेर्नुहोस् थाके पनि जे जस्तो भयो भने तपाईँ चाहिँ नथाक्नुहोस् है। तपाईँलाई लागेको कुराहरू खरा र चिठीमा इमेल एसएमएस जेमा लेख्नु मन लाग्छ लेख्नुहोस् अनि हामीलाई पठाइहाल्नुहोस्। तर सबिन अर्को हप्ता त यस्तो कुराहरू जान्नको लागि एकदमै पर्फेक्ट बेला पो हो त। अर्को हप्ता रे? वाह कला वाह, कस्तो दामी आइडिया निकाल्यो, मैले त माने तिमीलाई। अर्को हप्ता त बुझ्नु भयो जिग्री, अर्को हप्ता त साथीसँग मनका कुराको वार्षिक उत्सवको कार्यक्रम छ साथी। अर्को हप्ता धुमधाम रमाइलोको साथ साथै एउटा सरप्राइज पनि छ। तर साथी त्यो सरप्राइज के हो भनेर चाहिँ कानलाई तिखो तिखो पारेर कुराकानी सुन्नुहोस् है त। बालक माग, के माग्छौ तिमी? भगवान मलाई सुनै सुनको गरिदिनु। तथास्तु। बालिके तिमी के माग्छौ? माग। भगवान मलाई संसारकै सुन्दर केटी बनाइदिनुस्। तथास्तु। अब तिमी माग बालक। भगवान एकचोटि, केवल एकचोटि एसएसएमकेका सबिन, कला, आयुष, स्वर्णिमा अनि सुयोगसँग भेट्ने अनि उनीहरूसँगै कार्यक्रम चलाउने मलाई मौका दिनुहोस् न भगवान, प्लिज एकचोटि। बालक, त्यति सानो कुरा पनि मसँग माग्नुपर्छ तिमीले? त्यसको लागि त खुरुक्क 707 एसएमएस गरेको भए हुन्थ्यो, इमेल छ इमेल गरे भए हुन्थ्यो, अनि चिठी नै पठाएको भए पनि हुन्थ्यो। हो है साथी, हामी कुरिरहेका छौँ, समय धेरै छैन है। साथीसँग मनका कुराको एनिभर्सरी स्पेसल कार्यक्रम चलाउने होइन जिग्री, म त तपाईँलाई भेट्नको लागि तम तयार भएर अस्तिदेखि नै हुन्छ नि, कुल कुल कुल कुल भइसक्यो मलाई त, कतिखेर भेट्न पाउला भनेर। तपाईँ पनि ओहो को आएर चाहिँ बोल्ला भनेर तपाईँको मनमा पनि हुन्छ नि, टुक टुक टुक टुक भइरहेको होला हो कि? भन्नुहोस् त टुप्पी पालेर। डुक डुक डुक डुक त मलाई पनि भइरहेको छ नि सबिन। तर पनि साथी, यो वार्षिक उत्सव कार्यक्रममा तपाईँहरू मध्ये जो आए पनि कार्यक्रमलाई कसरी अझ रमाइलो र ज्ञानवर्धक बनाउन सकिन्छ अनि फेरि कसरी श्रोताको सहभागिता कार्यक्रममा अझै धेरै बढाउन सकिन्छ भन्ने कुराहरू हामीलाई प्रत्यक्ष रूपमा निर्धक्क साथ लेख्नुहोस् ल। त्यसैले जिग्री, जोसी न्युज र तपाईँका आफ्ना भावना सल्लाह सुझाव जिज्ञासाहरू जे जस्तो छन् पठाइहाल्नुहोस् है, किनकि यो कार्यक्रम हामी सबैको हो भन्ने कुरा त तपाईँलाई पनि थाहा छ। हो साथी, यति भन्दै अहिलेलाई भने लागौ रक्षाको गाउँतिर। अनि साथी, मनेर घनेलाई चाहिँ बिर्सिनु भएको छैन नि होइन? हो, मनेर घनेको गाउँ पनि त्यही हो, बरु उनीहरू सबैलाई भेटौँ न ल। एउटा झोला मैले बोकेको छु, एउटा झोला तैँले बोकेको छिस्, पैसा पनि तैँसँग छ होइन? छ हौ छ, अघि नै भने होइन पैसा बोकिसकेको छु भनेर कति सोधिरह होला छ्या। ल छोरी र छ्या, राम्रोसँग बस है बा, हामी तल गाउँको बजारमा सामान किन्न जाँदैछौँ, अब फर्किँदाखेरि साँझ नै पर्छ होला, त्यही भएर भात चाहिँ बसालिराख है। हुन्छ बा। अनि सुन्न नि, खाना पकाइदिएकी छु, खानु नि। तर सुन् त, त्यो बुइगलमा चाहिँ बिर्सेर पनि नजानु नि, बुझेस् तैँले? त्यही त त्यही त। हुन्छ आमा, तर सकभर चाँडै आउनु ल, रात पर्नु अगाडि नै, बाटो त्यस्तो नराम्रो छ, अलिकता पनि यताउता खुट्टा पर्यो भने सिधै खोलामा झरिने बाटो छ। ल छोरी ल, त धेरै चिन्ता नगर न, बाबा हामी के बच्चा बच्ची केटाकेटी हो र भने चिन्ता गर्नलाई, सकभर हामी घाम छँदै उज्यालोमै आउँछौँ, ल चाउँ चाउँ पुटिजाउँ, ढिलो गर्नुहुन्न ल, गइहाल्नु ल ल ल ल, गयो है त नानी हामी। हुन्छ, बाई बाई। अनि आमा के भयो फेरि? कति भइसक्यो मैले तपाईँलाई भनेको कि त्यो बुइँगलमा भएको सामानको बारेमा प्रताप मामालाई भन्नु भनेर। होइन, कस्तो कुरा गर्छ यो? त्यस्तो कुराको बारेमा अरूलाई पनि थाहा दिने कुरा हो र भने? अरूले थाहा पाए भने त बिजोग भइहाल्यो नि। केही त भने, फेरि तेरो प्रताप मामा त सेना हुन्, थाहा पाए भने झन् कति नराम्रो होला भन् त हाम्रो परिवारलाई चाहिने नचाहिने कुरा गर्छ के यो? तर आमा, तर सर होइन है, मैले भनिदिएको छु त्यो सामानको बारेमा कसैलाई थाहा दिनु हुँदैन, बुझिस्? अहिले भनिदिएको छु नि, फेरि राम्रोसँग कान खोलेर सुन। हुन्छ आमा। ल ल है छोरी, हामी लाग्यौँ है, ल ल जाउँ। ओ, केही न केही त पक्कै छ है घरभित्र माया गरेर। हो नि, अघिदेखि यो रक्षाको आमा बुवा सधैँ चाहिँ शनिबारको दिन चाहिँ कतिखेर बजार जाला अनि जिस्कन पाइएला भनेर कुरेर बसिरहेको है मणिभित्र रुमाल धोएर। आफ्नो भाउजू जस्तो मान्छेलाई पनि जिस्काउने कुरा गर्छ, मैले पो जिस्काउने हो त कता माया गरेर? तैँले त मेरो साथ पो दिने हो त है ठुक्क। मलाई त मैले त कस्तो भुसुक्कै बिर्सेको रुमाल धोएर। ल ल सरी है साथी, नेभर माइन्ड के। अनि रचा भइहालु भन त भन, के छ त त्यो बुइँगलमा माया गरेर? त्यही त त्यही त भन न क्या रक्षा है, भन न के छ त्यो बुइँगलमा रुमाल धोएर? किन चाहियो नि तिमीहरू जस्तो बदमास गाउँ चारुवाहरूलाई? ओहो, मुटु नै कत्तर दुखेर आयो नि घरै मेरो त, आफ्नै मालुले यसरी बदमास गाउँ चारुवा भनेपछि कसरी बाँच्ने होला भन् त? म त खुर्सानीको बोटमा झुन्डेर मरु कि क्या हो माया गरेर? हुँदै हुँदैन भने त झुन्डिन जाँदा खुर्सानीको बोट भाँचियो भने तेरो मायालु रक्षाले बोट मारुवा भनेर भन्दियो भने अर्को पैसा दिन्छ हो कि होइन भन् त? मैले सोच्दै नसोचेको भने ल ल मर्ने कुरा क्यान्सिल बरु रक्षा भन त तिम्रो बुइँगलमा के छ? हाम्रो घरमा जे भए पनि तिमीहरूलाई के मतलब भनेको? जाऊ यहाँबाट तिमीहरू। अनि हेर है मने, मलाई त्यो मायालु सायालु भनिराख्ने होइन है, नत्र दामलै दामलोले हिर्काएर सुमलाई उठाइदिउँला नि। हेर न भने कतरी माया देखाए कि उसले दामलै दामलोले हिर्काउँछु नि, कस्तो मजा आउँछ होला है भने मायालुको हातको कुटाइ खान पनि माया गरेर। अनि के त मैले पनि है मेरी मायालु रमितासँग कुटाइ खाँदा कति मजा आएको थियो रुमाल धोएर, त्यो दिन त है अझै पनि मेरो मानसपटलमा ताजै छ बुझिस् मैले सुनाउँछु है तपाईँ पनि के भयो त्यो भनेर। भयो भयो पर्दैन के, आज पनि सुनाएस भने एक सय एकौँ पटक हुन्छ बुझिस्? बरु आज म रक्षाको हातबाट कुटाइ खान्छु के, अनि सँगै बसेर कुरा गरौँला नि मायालुको हातको कुटाइ खाएको कुरा। ल कुटा त कुटा रक्षा, कुटा त यहाँ। ए भगवान्, यस्ता नमुनाहरूसँग के कुरा गरेर बस्नु? गए भित्र म त, अनि जाऊ है तिमीहरू पनि मेरो आँगनबाट गइहाल त। मेरो मायालुले त मलाई नमुना पो भने यार, कस्तो रुन मन लाग्यो यार माया गरेर। कस्तो रुने कुरा गरेको होला यार मेरो पार्टनर भएर पनि, मायालुहरूको बानी त यस्तै त हो नि, पहिला पहिला होइन यसो गाली गरे जस्तो गर्छन् क्या, भित्रभित्र चाहिँ एकदमै माया गर्छन्। मेरो रमिताले गरेको जस्तै माया रुमाल धोएर हो है? त्यसो भए त तँलाई कुकुर गधा कामचोर भनेको पनि माया गरेको होला होइन? त्यो त अब त्यो छोड्दै क्या यस्तो कुरा है, बरु सुन्न। भन्न, भने पो सुनिन्छ त, कस्तो उल्लु छस् कि त पनि अलिअलि त जो पनि भइहाल्छ नि भनेभित्र। तर सुन्न साँच्चीकै तेरो मायालु रक्षाको बुइँगलमा के होला भन् त? ओ है, बुइँगलको कुरा गऱ्यो कि, कस्तो तोरी रिसाए कि मेरी मायालु के भन्यो बुझिस अब त पत्ता लाएर चोट पर्छ बुझिस त्यो बुइगलाई के छ भनेर पत्ता त लगाउनै पर्यो नि न के थाहा बुढाबुढीले तन्नै पैसा कमाएर राखेका छन् कि बा पैसा मात्र हो र खजाना पनि त हुन सक्छ नि माया गरेर अनि सुन न त्यो खजानाबाट अलिकति पैसा चोरेर टाढा म आधा आधा बाँडेर म चाहिँ रमितासँग बिहे गर्छु अनि त चाहिँ रक्षकै पैसाले उसलाई बिहे गर होइन अब त अब त बुइगलमा के राखेका छन् भनेर त जसरी मैले पत्ता लाउनै पर्यो बुझेँ तर कसरी पत्ता लाउने भन् त हामीलाई रक्षाको घरको मान्छेले ढिक्की त सोध्दैनन् के होइन निकाल्नु भने सोच्ने काम जति चाहिँ मेरो मात्र हो कि क्या हो यार त पनि सोच्न मने मित्र ल ल ल है त के गर्ने होला के गर्ने होला रुख्चाको घरको छेउमा ठुलो रुख छ हो त्यो रुखमा चढेर रुख आगा बाटर साथी रुख्चाको घरको चाँडो चढ न भनेको चाँडो चढ अहिले घरको मान्छेले थाहा पायो भने मार्छ नि रुमाल धोएर अब कहिले रुख चढेको भए पो सुरु सुरु रुख चढिन्थ्यो त भने त बहादुर हो र म ए मने अरू जे हो न है बहादुर चाहिँ नभने हे रुमाल धोएर अहिले रुखबाटै खोजाइदिन्छु तपाईँको ल अब यो धुरी सम्हालेर बिस्तारै बिस्तारै अङ्कलभित्र जानुपर्छ बुझिस् आज खजाना पाएपछि त मेरो रुचेसँग बिहे गर्ने सपना साकार हुने भयो मलाई त खुसीले रुन मन लाग्यो यार माया भगवान् खजाना किन आएको कि रुन आएको चुला चुला भने अहिले त रोएको थाहा पायो भने त्यो सँगसँगै म पनि रुनुपर्छ रुमाल धोएर नरु ल त्यसो गर तँ यता ठोस देखा त गर्ने माया गरेर बुइगलको एक एक कुना छान मारेर खजाना खोज्नुपर्छ प्लिज खजाना खोज्नुपर्छ खजाना दिन पाएन भइरहेछ भने खोजाना भेट्यो खोइ खोइ कता कता छ कता छ भन्छ तर्साएको यो त खजाना होइन भने नजिक नजाएको यता आइजो यो पर्खिने खालको विस्फोटक पदार्थ हो भनेर के भन्छ कस्तो कुराहरू छ कस्तो कुराहरू छ यो खजाना नै हो क्या बुझिस् अङ्कै पनि यो प्रेसर कुकरभित्र अन्नै पैसाहरू राखेको होला नि क्या रक्षाको बाउआमाहरूले बुझिनुहोस् होइन यो कुनै खजाना होइन भने यो त त्यो प्रेसर कुकर बम हो होइन होइन कस्तो कुरा गर्छु यो होइन तैँले मलाई यता हेर त तैँले के मेरो अनुहार मूर्ख जस्तो देखिन्छ भन्ने नि क्या हो यदि यो बम भइदिएको भए यहाँ कसरी आयो त कसरी आयो त्यो त यहाँ कसरी आयो मलाई के थाहा भने तुरो खोले यो प्रेसर कुकर बम नै हो माया गरेर अब हेर पहिला पहिला पो लडाइँ हुन्थ्यो अहिले त त्यस्तो केही पनि भएको छैन नि हाम्रो गाउँमा। अनि यो कसरी बम हुन सक्छ त रुमाल धोएर? ए यो प्रेसर कुकर बम पक्कै पनि यहाँ लुकाएर राख्यो होला क्या लडाई भए बेलामा, अनि त्यो बिर्सिएर छुट्यो होला नि। फेरि अस्ति न गए कुन चाहिँ हो क्लबले त्यो विस्फोटक पदार्थको बारेमा नाटक गरेथ्यो नि, हो त्यो बेला उनीहरूले पर्चा पनि दिएको थियो, याद छ तँलाई? माया गरेर किन याद नहुनु नि हो, कस्तो कुरा गर्छस् क्या? तर मैले छ नि त्यो पर्चा लिएपछि है हेर्दै नहेरेर फालिदिएँ। जाने कुरो त के हेर्दैछ त, त्यही भएर तँभन्दा म बाठो हो के? ए यो प्रेसर कुकर बम नै हो, फेरि तँ त मेरो सबैभन्दा मिल्ने साथी, तँलाई म कोही झुटो बोल्छु होला त माया गरेर। त्यो त हो है, तर तँ यदि तैँले भनेको कुरा सत्य हो भने किन रक्षाको आमा बुवाले यो बम यहीँ राखिराखेको त रुमाल धोएर, किन अरूलाई नभनेको त? ल भन्न त, ल भन्न। यसमा त पक्कै पनि केही रहस्य छ बुझिस भने, यो रहस्य पत्ता लगाउनको लागि रक्षाको आमा बुवासँग यसबारेमा त कुरा गर्नै पर्छ माया गरेर। के भएको यो सामान? के गर्दा गर्ने तैँले? मैले गरेँ अन्त आफै ठोक्यो आफै खस्यो नि। होइन माथि माथि को हो माथि को? बिरालो के? बिरालो रे, अर्को पनि आवाज सुन्छु नि त। अर्को पनि बिरालै हो। चुप लाग्यो मोराहरू, तिमीहरू पक्कै पनि चोर हो। मसँग लट्ठी छ, लट्ठीले खप पर्छ पर फुटाइदिन्छु तिमीहरूको। को तिमीहरू? हामी काका तिमीहरू मोराहरू, यति राति चोर जस्तो के गरिरहेको हो मेरो बुइकलमा? तिमीहरूलाई त मैले जानेको छु पख। ए बुढी छोरी रक्षा, तिमीहरू उठा त, तिमीहरू गएर सबै छिमेकीहरूलाई उठाओ त, यहाँ लिएर आऊ यी मोराहरूलाई सारा गाउँलेको अगाडि पाता खुवाउनुपर्छ। तिमीहरूलाई मैले जानेको छु। अनि तपाईँको पुगलमा हामीले के पायौँ सबै गाउँलेलाई भनिदिन्छौँ माया गरेर। चुप लाग मोरा, ल हेर गाउँलेहरूलाई भनिदिन्छु पो भन्छ। ए बुढी ए छोरी, भइहाल्यो कसैले पनि बोलाउनु पर्दैन, भइहाल्यो। के हो काका, तपाईँको बुइगलमा त्यत्रो प्रेसर कुकर बम छ भन्ने कुरा बम निस्क्रिय गर्ने टोलीलाई भन्न पर्दैन भने सोच्नुहोस् त, के गरेर त्यो पड्क्यो भने के हुन्छ भन्नु त? अब अब अब हेर बाबै, त्यो त के गर्न कसरी गर्न के भन्नु न तपाईँ भन्नुहोस् न, तपाईँ नै यसको बारेमा किन अरूलाई खबर गर्नु नभएको ल भन्नु अहिले भन्नुहोस्। अब अब कसरी खबर गर्नु र बाबु, अरूले थाहा पायो भने हाम्रो परिवारलाई के सोच्लान् भनेर कसैलाई भने आँटै आएन। बिन्ती छ बाबु, तपाईँहरू पनि कसैलाई नभनिदिनु ल, नत्र त हाम्रो परिवारलाई सबै गाउँले हेला गर्छन् होला। के सोच्नु भएको काकी तपाईँहरूले? पहिला पो लडाइँ भएर बेला थियो, गाह्रो थियो, तर अहिले त सबै कुरा मिलिसक्यो नि, त्यही भएर किन डराउनुहुन्छ? त्यो विस्फोटक पदार्थहरू त लडाइँको बेलामा छुटेका हुन सक्छन्, त्यत्रो प्रचार प्रसार भएर बेला पनि यस्तो जोखिम लिने हो त भन्नु त? त्यही त मैले पहिले नै के अहिले चाहिँ त्यही त मैले भनिरहेको नि, यति धेरै पढे लेखेकी मान्छे तिमीले पनि यस्तो कुरा लुकाएर भन्ने त रक्षा, तिमीलाई केही भएको भए के हुन्थ्यो भन त माया गरेर। हुन त मैले पहिला नै आमा बुवालाई भनेको थिएँ नि कि कहीँ कतै शङ्कास्पद वस्तु सामान देखेमा छुनु हुँदैन, चलाउनु हुँदैन, तुरुन्त सम्बन्धित ठाउँमा गएर खबर गर्नुपर्छ भनेर। अझ प्रताप मामालाई बोलाउन पनि भनेको थिएँ तर मान्नु नै भएन। आमा बुवाले नमान्दा मलाई भनेको भए पनि त हुन्थ्यो नि, माया गरेर म थिइनँ र म गएर कभर गरिदिइहाल्थेँ नि। मनी मनी, हुन त तपाईँहरूले हामीलाई नराम्रो सोध्नुहुन्छ होला होइन, लफङ्गा आवारा सोध्नुहुन्छ होला, तर हामी त्यति नराम्रो पनि छैनौँ क्या। त्यही भएर यदि हाम्रो कुरा मान्नुहुन्छ भने भोलि नै गएर यो प्रेसर कुकर बमको बारेमा खबर गरिहालौँ रुमालद्वारा। हो बुवा, किनकि केही गरेर यो बम पड्किहाल्यो भने न त तपाईँ न आमा न म नै बाँच्छु होला। त्यही भएर हाम्रो परिवारको हितको लागि भए पनि खबर गरौँ बुवा। अब परिवारको कुरा हो, परिवारको जिन्दगीको नै कुरा हो भने त भोलि नै गएर खबर गर्नु परिहाल्यो नि छोरी। र मनी, अबदेखि कुनै किसिमको शङ्कास्पद वस्तु देखेँ भने तुरुन्तै खबर गर्छु म त। हो नि, र यो बमको बारेमा यति धेरै कुरा भन्नुभएकोमा तपाईँहरू दुवैजनालाई धन्यवाद छ है बाबु। भइहाल्छ नि, तर अलिकति बढी धन्यवाद चाहिँ मलाई दिनु है काकी, किनभने मैले नै त हो यसलाई पनि यो बमको बारेमा बुझाएको, नत्र त यो खनेले के भन्दै थियो थाहा छ? के भन्दै थियो बाबु? के भन्दै थियो भने नि यो खनेले पक्कै पनि बुढाबुढीले टन्न पैसा कमाएर यो प्रेसर कुकर भित्र राखेका छन् होला रे भन्दै थियो माया गरेर। के त अब होला जस्तो गरेर बिहान कुरा गरेको सुनेका थियौँ हामीले है, अनि पैसा चोर्न आएको नि। तर आज तपाईँहरूको लापरवाहीको कामले गर्दा म र मनी मित्र त बमसँगै पड्केर अहिले त स्वर्गमा हुन्थ्यो होला होइन त रुमालद्वारा। वाह वाह वाह, मने र घनेलाई चाहिँ माने के मैले? त्यही त कला, मने र घनेले त त्यो सङ्ग लागेको कुरा बम हुन सक्छ र त्यसलाई लुकाएर होइन कि प्रहरी वा सुरक्षा निकायलाई रिपोर्ट गर्नुपर्छ भनेर नभनेको भए त आज हेर त त्यहाँ कत्रो ठुलो घटना घट्न सक्थ्यो नि। त्यही त, फेरि सबिन आजको कथा सुनेर त मलाई के लाग्यो भने नि बारुदी सुरुङ र विस्फोटक पदार्थ बारे त हामी सबैले कुरा बुझिरहनु त एकदमै आवश्यक रहेछ के। आफूले बुझ्ने मात्र होइन कि आफूले बुझेका थाहा पाएका कुरा आफ्नो परिवार र छरछिमेकीलाई पनि बुझाउन एकदमै जरुरी छ, जसरी आज मने घनेर रक्षाले गरे। हुन त झिक्रे, अहिलेको समय द्वन्द्व समाप्त भएको समय हो र अहिले यो कुरा उठाउँदाखेरि तपाईँलाई सान्दर्भिक नलाग्ला कि कुरा गरे होला नि यिनीहरूले भने जस्तो लाग्ला टुप्पी पालेर, तर पनि यसो हेर्दाखेरि नि त्यतिखेर भएको युद्धको कुराहरूले गर्दाखेरि लामो समयसम्म असरहरू देखिन थालेका छन् भन्ने कुरा त तपाईँहरूले पनि सुन्नु भएको होला नि, हो कि भन्नुहोस् त झिक्रे। तिमीले भन्न खोजेको चाहिँ युद्धका बेलामा छाडिएका या भुलिएका यी विस्फोटक पदार्थहरू अझै पनि असुरक्षित छन् यो युद्ध भएको ठाउँहरूमा वा अन्त कतै जतै पनि भेटिन सक्छ भनेर भन्न खोजेको होइन? हो नि कला, फेरि सुन न, यो असुरक्षाको कुरा गर्दाखेरि बाटोघाटोमा या खेतबारीमा दोहोरो भिडन्त भएको छ भने त्यस्तो ठाउँमा विस्फोटक पदार्थ छुटेको सम्भावना बढी हुन्छ रे, त्यसैले त्यहाँ जाँदा सावधानी अपनाउनु पर्ने चाहिँ धेरै आवश्यक देखिन्छ रे क्या। सावधानी त पक्कै पनि अप्नाउनु पर्छ नि। फेरि साथी, मैले यसै बारेमा यसो बुझ्दाखेरि नि घरमै बनाएका विस्फोटक पदार्थहरू घामको तापले वा चट्याङले पड्किने, बाटोको छेउमा भएका सुरक्षा चौकीमा घाँस काट्न जाँदा वा गाई वस्तु चराउँदा त्यसमा पर्न सक्ने खतरा पनि हुन्छ। अनि फेरि वन अतिक्रमण गरी तालिम केन्द्र बनाउने ठाउँमा, अस्थायी वा स्थायी सुरक्षा चौकी बनाउने ठाउँमा पनि बारुदी सुरुङहरू पनि हुन सक्छन् है। त्यही भएर नि कला, मैले यही विषयमा एकजना विज्ञसँग कुराकानी गरेको थिएँ क्या, र उहाँसँग कुराकानी गर्दाखेरि नि उहाँले के भन्नुभयो थाहा छ तिमीलाई? के भन्नुभयो? ल सुन है त, यो वनको चिसो ठाउँमा माइन्स लुकाउने र भण्डार गरिएको पनि हुन सक्छ रे, त्यसैले यस्ता ठाउँबाट ओहोर दोहोर गर्दा या भनौँ न कुनै काम विशेषले जानै परे पनि पहिला बुझेर त्यो क्षेत्र सुरक्षित छ कि छैन पत्ता लगाएर सावधानी अप्नाउनु पर्छ अरे क्या, अनि मात्र त्यो ठाउँमा जानुपर्छ भनेर भन्नुभएको थियो क्या। ए अँ, त्यो पनि हो नि है। अनि फेरि सबिन, यो जमिन मुनि बिछाइएका माइन्स यानि कि बारुदहरू त पहिरो वा विभिन्न प्राकृतिक प्रकोपको कारणले गर्दा जमिनको माटोमै पनि सर्दै जाने हुन्छ अरे, त्यही भएर यो यता कता जता पनि भेटिन सक्छ। ए त्यसो भए त कहिलेकाहीँ खेतबारी या बाटो घाटोमा वा भनौ न खोलामा नुहाउन जाँदाखेरि जहाँ पनि त हुन सक्छ नि है यो त। त्यही त फेरि सबिन तिमीलाई एउटा कुरा थाहा छ? अघि नै भनेको कुरा चाहिँ थाहा थियो, अहिले तिमीले भन्न लागेको कुरा चाहिँ थाहा छैन मलाई टुप्पी पालेर। ल ल म भन्छु है त, अनि थाहा पाउँछौ तिमीले। यस्तै यस्तै विस्फोटक पदार्थहरूको बारेमा काम गर्ने विभिन्न सम्बन्धित पक्षले जमिन मुनि बिछाइएका माइन्सहरूलाई सुरक्षित साथ हटाउने काम पनि गर्दै हुनुहुन्छ नि। त्यसैले यस विषयमा के काम हुँदैछ अनि कस्ता कस्ता जनचेतनामूलक कार्यक्रमहरू हुँदैछन् र फेरि बारुदी सुरुङहरूबाट क्षति पुगेका साथीहरूको लागि सरकारले के कस्तो घोषणा गरेको छ त भन्ने कुरा जानकारी लिनको लागि मैले इन्सेकका कार्यक्रम संयोजक कृष्ण सुवेदीसँग कुरा गरेको थिएँ क्या। हो त्यही कुरा चाहिँ सुनाउन खोजेको हो कि तिमीलाई। ए ल भइहाल्छ नि जिग्री, तपाईँ पनि सुन्नुहोस् है त। म कृष्ण प्रसाद सुवेदी, म इन्सेक केन्द्रीय कार्यालयमा कार्यरत छु। इन्सेक भनेको एउटा मानव अधिकारको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था हो र विशेष गरी मैले चाहिँ इन्सेकमा विस्फोटनमा भएका घटनाहरूको चाहिँ अनुगमन प्रणाली छ, त्यो अनुगमन प्रणालीको चाहिँ म कोर्डिनेट। अवस्था हेर्ने भने 2006 2010 यो इन्सिडेन्टबाट 470 हताहत भएका र त्यसमध्ये 77 ज्यान गएको। तर अहिलेको यो बिचको 3 पिरियडमा यो घटनामा निकै ठुलो तात भएका छन् र 4 ज्यान गुमाइसकेका छन्। यो अवस्था छ र त्यसमा अझ हेर्नुहुन्छ भने विशेष गरी बाल बालिकाहरू हताहत हुने संख्या 50% भन्दा बढी छ। विशेष गरी के हुन्छ भने कुनै पनि द्वन्द्वबाट ग्रस्त भएको मुलुकमा द्वन्द्वरत पक्षहरू बीच शान्ति सम्झौतामा हस्ताक्षर होला, युद्ध विराम होला, हतियारहरू पनि बुझाउलान्, तर के हुन्छ उनीहरूले व्यवहारिसी अवस्थामा छोडेका त्यस्ता विस्फोटक पदार्थहरू जुनै पक्षले पनि हुनसक्छ, गैर राज्य पक्षले पनि हुनसक्छ र राज्य पक्षले पनि व्यवहारिसी अवस्थामा युद्धको क्रममा जुन छोडेका त्यस्ता व्यवहारिसी पदार्थहरू चाहिँ कुनै पनि बेला एउटा सर्वसाधारण जनता त्यसको चाहिँ मारमा पर्न सक्छ। जस्तै हाम्रो 2063 मङ्सिरमा शान्ति सम्झौता भयो, भनौँ त्यो युद्धको विसर्जन पनि भयो, तर त्यस पछाडि पनि अहिले 77 नागरिकहरूले अनाथमा ज्ञान बिताउनु पर्यो र अपाङ्ग हुनेको संख्या 470 छ। भनेको युद्ध त सिद्धिसक्यो, 4 भयो, तर यसको पीडा अहिले पनि कायमै छ। त्यसैले युद्ध सिद्धिँदैमा यो माइन सम्बन्धीको घटनाहरू छ, अन्जानमा हुने विस्फोटनका कुराहरू छ, यसलाई चाहिँ हामीले सचेतना गर्न अझै पनि आवश्यक छ। अझै पनि यो कुरालाई चाहिँ हामीले व्यापक रूपमा चाहिँ प्रचार प्रसार गर्नुपर्छ। सर्वसाधारण जनतालाई चाहिँ यो बारेमा यो विस्फोटक पदार्थहरू यस्तो यस्तो हुन्छ, यसलाई हामीले छुनु हुँदैन, यस्तो शङ्कास्पद अवस्था देखिएमा नजिकको प्रहरीलाई हुनसक्छ, यस क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूलाई त्यो खबर गर्नुपर्छ भनेर एक किसिमको सचेतना जगाउन जागरुकता ल्याउन चाहिँ अत्यन्त आवश्यक छ र यो अहिले पनि सान्दर्भिक छ। 2011 3 पिरियडमा अहिले त 5 त ज्ञान गइसकेको छ। फेरि सङ्क्रमणकालीन अवस्थामा देश भएको कारणले गर्दाखेरि विभिन्न समूहहरू चाहे राजनीतिको नाममा होस् चाहे आपराधिक समूहको नाममा होस् उनीहरूले यस्ता विस्फोटन पदार्थहरूको बगरेल्ती प्रयोग गरिरहेका छन् र उनीहरूले यस्ता पदार्थहरू कसैलाई पर्खनको लागि कसैबाट चाहिँ ठुलो रकम असुल्नको लागि यत्रतत्र छर्ने गर्छन् र त्यसमा चाहिँ बालबालिकाहरू पर्न सक्छन्, सर्वसाधारण जनताहरू पर्न सक्छन्। विशेष गरी विस्फोटक पदार्थहरूमा हेर्ने भने हामीले चाहिँ यो घरमा निर्मित विस्फोटक पदार्थहरूको बाहुल्यता पाएका छौँ भने यही मात्रामा चाहिँ फ्याक्ट्रीमा बनिएका माइनहरू पनि पाइएको छ र ती चाहिँ विशेष गरी व्यवहारिसी अवस्थामा छोडिन्छ। के छ भने निश्चित परिधिमा बिछाइएका त्यस्ता विस्फोटक पदार्थहरूलाई नष्ट गर्ने काम चाहिँ भयो हो, तर बाहिर अहिले त झन् नयाँ तरिकाले यत्रतत्र फालिएका हुन्छन्, कसैले काहीँ छोडेको हुन्छ, कसैले कुनै एउटा उद्योगको नजिक छोडेको हुन्छ, त्यसले गर्दाखेरि यो समस्यालाई हामीले न्यूनीकरण गर्नको लागि एउटा संवेदनशील भएर सबै पक्ष चाहिँ लाग्नुपर्छ। नेपाल प्रहरीले माइन्ड रिस्क एजुकेसनमा धेरै कामहरू पनि गर्दै आएको छ, त्यस्ता घटना भएको ठाउँमा नेपाल प्रहरीको तर्फबाट पनि तालिमप्राप्त प्रहरीहरू गएर उनीहरूले माइन्ड जोखिम शिक्षा सम्बन्धी चाहिँ उनीहरूले प्रचार प्रसार गर्ने कामहरू भइरहेको छ। त्यस्ता शङ्कास्पद वस्तुहरू भेट्न सकिन्छ, त्यस्ता वस्तुहरूबाट हामी टाढा बस्नुपर्छ, आफू बस्नुपर्छ र आफू बस्नु मात्रै होइन अरूलाई बचाउनको लागि पनि हाम्रो प्रयत्न हुनुपर्छ। जिग्री साथी सुनिहाल्नु भयो नि कृष्ण सुवेदीजीको कुराकानी र उहाँको भनाइ अनुसार विस्फोटक पदार्थ सम्बन्धी जनचेतनामूलक कामहरू गाउँ घरमा भइरहेको छ र अहिलेको लागि चाहिँ यदि कसैले त्यस्ता विस्फोटक पदार्थ देखे या भएको थाहा पाएमा पहिला त छुँदै नछुने र नजिकको सुरक्षा निकायमा खबर गर्न सक्नुपर्छ अरे, अथवा त्यस्ता शङ्कास्पद वस्तु देखेमा इन्सेकको फोन नम्बर 42787700 खबर गर्न सक्नुहुनेछ। त्यसपछि सम्बन्धित व्यक्ति आएर त्यो विस्फोटक पदार्थलाई चाहिँ निष्क्रिय बनाउनुहुन्छ रे टुप्पी पालेर। ओहो, त्यो त एकदमै राम्रो कुरा हो नि। ल है साथी, तपाईँ पनि यो नम्बर सम्झिराख्नुहोस् है त। तपाईँको सम्झनाको लागि म इन्सेकको नम्बर फेरि पनि दोहोऱ्याएर भन्छु है त। र फोन नम्बर रहेको छ 01427870। तर जिग्रे, एउटा कुरा चाहिँ म भनिहाल्छु ल, यो विस्फोटक पदार्थ या बारुदी सुरुङको कुरा गर्दाखेरि नि सबैभन्दा महत्त्वपूर्ण कुरा के भनेदेखि नि, यो विस्फोटक पदार्थ या बारुदी सुरुङबाट केटा केटी वा जो कोही मान्छेहरू पनि सजिलै शिकार बनाउन सक्छ यसले। त्यसैले झिग्रे, त्यस्ता शङ्कास्पद वस्तु देखिनु भयो भने नि आफै जाने भएर छुन जाने, निष्क्रिय पार्न जाने चाहिँ काम नगर्नु होला है झिग्रे। हो है साथी, फेरि हामीले गर्न सक्ने भनेको त बम डिस्पोजल टोली या सुरक्षा कर्मीलाई खबर गर्ने, अनि धराप वा विस्फोटक पदार्थ राखिएको क्षेत्रको जानकारी छ भने त्यो क्षेत्रमा जोखिम या खतरा हुन सक्छ भनेर चिन्ह राखिदिने या सङ्केत गरिदिने हो नि। किनभने नि साथी, विस्फोटक पदार्थलाई हामी आफैले नै निष्क्रिय पार्न सक्दैनौ, यसका लागि तालिम प्राप्त दक्ष व्यक्तिको आवश्यकता पर्दछ। त्यो चाहिँ हो है झिग्री। अनि झिग्री, हामीले अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भनेदेखि नि व्यवहारिस अवस्थामा छाडेका, विस्फोटक पदार्थमा परेर ज्यान गुमाउनु परेको, घाइते भएका र अङ्गभङ्ग भएका बालबालिका र महिला नै धेरै छन्। त्यसैले हामीले यसबारेमा आफूले जानकारी लिएर आफ्ना भाइ बहिनी र थाहा नपाउनु भएको मानिसहरूलाई पनि यसमा पर्नबाट जोगाउन मदत गर्न सक्छौ नि। के कसो साथी टुप्पी बालेर? त्यो त गर्नै पर्यो नि सबिन। फेरि अघि इन्सेकका कृष्ण सुवेदीजीले भन्नुभएको जस्तै यही एक महिनाभित्र सवारी साधनमा राखेको विस्फोटक पदार्थका कारण 45 जना घाइते भएका छन् रे। र फेरि डोल्पामा एउटा बालिकाले व्यवहारिस अवस्थामा रहेको विस्फोटक पदार्थ छुँदा उसको मृत्यु भएको पनि हामीले सुनेका छौ नि। ओहो जिग्री, यो सुन्दाखेरि त यो विस्फोटक पदार्थको बारेमा जान्नु त अति जरुरी रहेछ भन्ने पो लाग्यो है मलाई त। तपाईँलाई पनि त्यस्तै लाग्यो होला नि होइन झिग्री टुप्पी पालेर? नत्र भने त अब बस्ने आत्मकथाको अनिताले जस्तै भएको पीडा त जोसुकैले भोग्न सक्छ नि टुप्पी पालेर। बरु साथी, अनिताको आत्मकथाले के भन्न खोजेको रहेछ भनेर पनि सुनिहालौ न त। मेरो नाम अनिता चौधरी हो, म कक्षा 5 पढ्छु। म सानो थिएँ नि, छिमेकीहरूको घर आँगनमा बङ्गुरको मासु काटिरहेको थिएँ, अनि हेरेर गएको थिएँ नि। अनि त्यहाँ मोमबत्ती जस्तो एउटा बम हो कि, मलाई त थाहा थिएन यो बम हो भने मोमबत्ती हो भनेर। घरलाई अनि घरको चुलोमा आगो बालेको थियो, अनि त्यसमा सुँगै अनि छेत गर्न थाल्यो के, निभन थाले अनि फुट्यो हो, अनि म बेहोस भए के। उनी पनि थाहा थिएन नि यो बम हो भनेर। उनी पनि उनी उहाँ काम गरिरहेको थिए, मेरो बाजे दाई के, म बाल्न थालेँ के। अनि होस् आउँदाखेरि म अस्पतालमा थिएँ, नर्सहरूले नि हातमा पत्ती बाँधे, 3-4 दिनपछि अपरेसन गयो, अपरेसन हात काट्यो के। अनि पछि हात राम्रो सन्चो भएपछि घर आएको, कि काम नगर्दा धेरै गाह्रो हुन्छ के। पहिले नि म हस्पिटलमा मेरो बुवाले के लेख्न सिकाउनु भयो, एउटा कापी दिनुभयो कलम, अनि आफ्नो हातले यस्तो लेख्न सिकाउनु भयो। अनि सिकेपछि आएको, अब म सबै काम बाई हातले गर्न सिकेँ। अब म नचिनेको सामान चलाउनु जस्तो लाग्दैन। अहिले त नि आफ्नो साथीले म बमको बारेमा बताइसकेँ, अनि उनी भने केही चलाउँदैनन् के। म के भन्न चाहन्छु भने केही सामान नचिनेका र त्यस्तो सामान चलाउनु हुँदैन क्या। साथी, सुनिहाल्नुभयो अनिताको आत्मकथा, र यो उहाँको कुराले तपाईँलाई यो विषयवस्तुको संवेदनशीलताको बारेमा पनि सोच्न बाध्य बनायो होला। त्यही भएर जिग्रे साथी, तपाईँले यो विस्फोटक पदार्थको बारेमा थप जानकारी लिन मन छ वा विस्फोट भएको अवस्थामा के गर्ने भनेर जान्न मन छ भने तपाईँको गाउँठाउँमा रहेको नजिकैको रेड क्रस संस्थामा पनि यो बारे तालिम दिन्छ अरे, त्यहाँ गएर पनि तालिम लिन सक्नुहुन्छ नि। त्यसैले जिग्रे, आजै अहिलेदेखि नै विस्फोटक पदार्थ र यसलाई हाम्रो जीवनमा गर्न सक्ने क्षतिको बारेमा कुरा गरौँ र अरूलाई पनि गर्न लगाऊ न, होइन त? पक्कै पनि हो नि सबिन। अनि साथी, विस्फोटक पदार्थबाट हुने अप्रिय घटना रोक्नको लागि यो बारेमा आफू सचेत हुने र अरूलाई पनि यस बारेमा सचेत बनाउने काम त गर्नै पर्यो नि। अनि साथी, अघि हामीले भने जस्तै यस्ता विस्फोटक पदार्थ जहाँ पनि हुन सक्छ, तर यो बारे जानकारी राख्नु र अवस्थाको नियन्त्रणको लागि सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिनु नै एकदमै राम्रो हुन्छ होला। त्यही भएर कला, अब चाहिँ यही विषयमा फटाफट साथीलाई एसएमएस पोलको प्रश्न सोधिहाल्ने कि? सोध्न त सोध्ने नि सबिन, तर साथी तपाईँलाई थाहा छ नि होइन कि तपाईँले पठाउनु हुने मतले तपाईँलाई एसएसएमके अङ्कित विभिन्न पुरस्कार जिताउन मदत पनि गर्छ भनेर। त्यसैले आफ्नो मत पठाउनुहोस् र धेरै भन्दा धेरै पुरस्कार पनि जित्नुहोस्। र जिग्री, आजको एसएमएस प्रश्न रहेको छ, तपाईँले कुनै पनि ठाउँमा विस्फोटक पदार्थ देख्नु भयो भने के गर्नुहुन्छ? प्रश्न फेरि एकपल्ट, तपाईँले कुनै ठाउँमा विस्फोटक पदार्थ देख्नु भयो भने के गर्नुहुन्छ? र जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए के गर्नु केही पनि गर्दिन, अप्सन बी सुरक्षा कर्मीलाई खबर गर्छु, र अप्सन सी जोखिम भएको ठाउँमा कसैलाई पनि जान दिन्न। र तपाईँको मत पठाउनको लागि नि झिक्री, मोबाइलको मेसेज बक्समा गएर एस्के टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको मत ए बी वा सी लेखेर 7070 यानि कि 7070 पठाइहाल्नुहोस् है त। ए साथीसँग मनको कुरामा चिट्ठी आयो है, चिट्ठी आयो बी जिग्री, लो लो लो लो लो, यो तपाईँको वान एन्ड ओन्ली यानि कि एउटा मात्र युवा गाडी, युवा जोस र जागरले भरपूर्ण रेडियो कार्यक्रम साथीसँग मनको कुरा, र हामी छौँ तपाईँका साथी सबिन र कला। र अहिले हाम्रो गाडी रोकिएको छ स्टेसन लेटर सेगमेन्टमा। बरु सबिन, तिम्रो हातमा भएको त्यो चिट्ठी फरार मजाले पढ त। ल है त जिग्री, ध्यान दिएर सुन्नुहोस् है, हाम्रो रुकुमको साथीले के लेख्नु भएको छ भनेर। र रुकुमको साथी लेख्नुहुन्छ, विगत 2 वर्षदेखि मेरो एकजना केटासँग प्रेम सम्बन्ध रहँदै आएको छ, अहिले 3 वर्ष भयो, ऊ कामको सिलसिलामा दुबई गएको छ, खुसीको कुरा ऊ 2 महिनापछि स्वदेश पनि फर्किँदैछ, र ऊ फर्केपछि हाम्रो बिहे पनि पक्का हुन्छ। तर साथी धेरै दिन भयो, एउटा कुरा उसलाई सोध्न आँटै आउँदैन। कुरा के भने नि साथी, म हाम्रो बिहे हुनुभन्दा अगाडि एकचोटि रगत परीक्षण गराउन चाहन्छु। हुन त विदेश गएको जतिले एचआइभी भएकै हुन्छ भन्ने पनि छैन, तर पनि आँखाले नदेखेको कुरा त्यहाँ के गरेर उहाँलाई एचआइभी भएको पनि त हुनसक्छ नि। बिहे गरेर पछि पछताउनु पर्ने पो हो कि, फेरि मैले यो कुरा उहाँलाई भन्दा अन्यथा पो लिने हो कि, उल्टे मलाई पो नराम्रो सोच्ने हो कि भन्ने कुराहरूले चाहिँ साह्रो डर लागिरहेको छ। तर साथी, यो कुरा त म उहाँलाई अवश्य सोध्छु, तर सोध्ने पो कसरी, कसरी सोद्धाखेरि मेरो कुरालाई उहाँले पोजिटिभली लिन सक्नुहुन्छ होला भनेर लेख्नु भएको छ। वाह रुकुमको साथी, तपाईँको विचार पढेर चाहिँ मलाई एकदमै खुसी लाग्यो है। फेरि अहिलेको आवश्यकता भनेको नै तपाईँ जस्तै सचेत र जागरुक युवाको त हो नि। होइन के भन्छ यो कलाले, होइन कलाको मुखबाट त 81 फुलमालाको वर्षा पो हुन थाल्यो त बा टुपी पालेर। होइन के कुराले तिमीलाई खुसी लाग्यो भन त, यो साथीको दिमागमा कति धेरै टेन्सन परिरहेछ, तिमी भने चाहिँ यो बोल्न अन्यल छ भनेर त मलाई पनि थाहा छ नि सबिन, तर तिमी आफै भन न, हामी मध्ये कति नै जनाले पो माया प्रेम सम्बन्धको आडमा आफ्नो भविष्यको बारेमा सोचेका हुन्छौँ, र फेरि यहाँ रुकुमको साथीले त आफ्नो प्रेमीलाई एचआइभी परीक्षण गराउन अनुरोध गर्नु भनेको त नयाँ सम्बन्धलाई दरिलो र विश्वासिलो आड दिने जस्तै कुरा भयो नि, के कसो साथी? हो, यो कुरालाई चाहिँ सकारात्मक रूपमा हेर्ने प्रयास गर न तिमी। त्यो कुरा त मैले पनि बुझेको छु नि कला, तर तिमीलाई लाग्छ यो एचआइभी परीक्षण गरौँ भनेर भन्नको लागि सजिलो हुन्छ होला र? फेरि साथीले यो कुराले कति गाह्रो भइरहेछ भन्ने कुरा पनि त छ नि। सबिन, मलाई त के लाग्छ भने नि, कुनै कुरा तिमीलाई सही हो भन्ने जस्तो लाग्छ भने र त्यो कुरा गर्दा आफ्नो भविष्य राम्रो हुन्छ जस्तो लाग्छ भने त्यो कुरा गर्न डराउनु पनि त हुन्न नि, होइन र? फेरि साथीको प्रेमीले कुनै नराम्रो काम गर्नु भएकै छैन भने त उहाँले पनि एचआइभी परीक्षण गर्न सहजै स्वीकार्नु भइहाल्छ होला नि। फेरि तिमीलाई थाहा छ सबिन, यदि कुनै समयमा मैले पनि बिहे गर्न लागे भने म मेरो हुनेवाला श्रीमानलाई एचआइभी परीक्षण गर्न लगाउँछु र आफ्नो पनि गर्छु, किनकि आफू स्वस्थ हुनु भनेको त पछि आफ्नो भविष्य पनि त राम्रो हुनु हो नि, होइन र? दामी कुरा गरे है यो कलाले चाहिँ, म पनि त्यस्तै गर्छु बुझ्यौ। फेरि तिम्रो कुरा सुनेर त मेरो टुप्पी पनि खुसीले ठाडो ठाडो पो भयो भने। त्यसैले झिग्री, तपाईँले आफ्नो प्रेमीलाई बिहे अगाडि एचआइभी परीक्षण गराउन माग गर्नु भनेको एकदमै सही कुरा हो। फेरि कला, उहाँको निर्णयले त के पनि देखाउँछ भने नि, उहाँ एकदमै आत्मजागरुक हुनुहुन्छ र उहाँले अहिलेदेखि नै आफ्नो र आफ्नो श्रीमानको जिम्मेवारी पूर्ण रूपमा सोच्नमै थालिसक्नु भयो नि, भविष्य राम्रो बनाउनको लागि हो कि भन त। हो नि सबिन, अनि रुकुमको साथी, तपाईँको जुन जिज्ञासा छ नि 81 आफ्नो प्रेमीलाई यसरी रगत परीक्षण गर्नको लागि कसरी भनौँ भनेर, हो त्यसको बारेमा चाहिँ मलाई के भन्न मन लाग्यो भने नि, तपाईँले पहिला चाहिँ उहाँको यस बारेमा के कस्तो विचार छ त्यो बारे उहाँको धारणा बुझ्न खोज्दा पनि अझै सजिलो पो हुन्छ कि। र कला, यहाँ चाहिँ मलाई समभावको कुरा आउँछ जस्तो लाग्छ है मलाई चाहिँ। हो त्यो पनि। अनि रुकुमको साथी, हुन त एचआइभी र एड्सको कुरा गर्न के को लाज भनेर त हामीले भन्छौँ, तर 81 यसबारे आफ्नो प्रेमीसँग कुरा गर्नुभन्दा अगाडि तपाईँले आफूलाई आफ्नो प्रेमीको ठाउँमा राखेर पनि त हेर्नुपर्छ होला नि। जस्तो कि मान्नुहोस् न, उहाँले नै तपाईँलाई यो प्रश्न सोधेको भए तपाईँलाई कस्तो अनुभव हुन्थ्यो होला, र तपाईँले त्यस्तो अवस्थामा के गर्नुहुन्थ्यो होला, त्यो कुरा तपाईँले आफैलाई सोधेर अनि मात्र आफ्नो प्रेमीलाई कसरी भन्दा अझै प्रभावकारी हुन सक्छ भनेर चाहिँ विचार पुर्याउनु पर्छ होला है। तिम्रै कुरामा थप्नु पर्दा नि सबिन, रुकुमको साथीले आफ्नो प्रेमीलाई एचआइभी टेस्ट गर्नु भनेर भन्दा उहाँमाथि शङ्का वा आक्षेप लगाएको जस्तो पनि लाग्न सक्छ। यो सब कुरा सोध्नुभन्दा अगाडि हाम्रो रुकुमको साथीले पो एचआइभी टेस्टको बारे राम्ररी बुझ्नुभयो भने यो कुरा उहाँलाई बुझाउन पनि सजिलो हुन्छ होला नि। हो नि, त्यसैले यो कुराको बारेमा तपाईँले राम्ररी बुझेर बल्ल आफ्नो प्रेमीलाई भने अझै राम्रो पो हुन्छ कि। तर यी सबै कुरा गर्दा उहाँले सुन्न चाहनुहुन्न भने तपाईँले अलि रचनात्मक उपायहरू यानि कि हुन्छ नि अरू कुनै तरिका लगाएर पनि त सोच्नु पर्छ होला नि कि उहाँलाई कसरी भन्ने भनेर। रचनात्मक उपायहरू त लगाउन सकिन्छ। जस्तै नि साथी, उहाँसँग कुरा गर्दा कुनै कुराको विषय उठाएको जस्तै गरेर कुरा उठाउने, अनि त्यो सँगै एचआइभी परीक्षण गराउँदा केही हुँदैन या यस्तो प्रकारको परीक्षण पनि आएको रहेछ है भनेर कुरा निकाल्न सकिन्छ नि। हो नि, फेरि रगत परीक्षण गराउँदा त तपाईँलाई मात्र नभएर तपाईँको प्रेमीलाई पनि त फाइदा हुन्छ नि। त्यसैले किन सँगै गरेर रगत परीक्षण नगराउने हो कि भन्नुहोस् त। र यसरी तपाईँले सँगै गरेर म पनि परीक्षण गराउँछु भनेर भन्नुभयो भने तपाईँको प्रेमीलाई पनि त सहज महसुस हुन्छ होला नि हो कि भन्नुहोस् त। तर साथी, तपाईँको प्रेमीले चाहिँ नाइ म रगत जाँच गराउन भनेर भन्नुभयो भने चाहिँ तपाईँ एक्लै गएर रगत जाँच गर्दा पनि हुन्छ नि। र रगत जाँच गराएपछि आफूलाई कस्तो महसुस भयो, रगत जाँच गराउँदा कसरी एक प्रकारको आत्मविश्वास जागेर आयो र आफ्नो स्वास्थ्य प्रति कति जागरूक महसुस भयो भनेर पनि भन्न सक्नुहुन्छ होला। तर झिग्री, यो भन्नुभन्दा अगाडि नि तपाईँको प्रेमीको मूड राम्रो छ कि छैन भनेर चाहिँ चेक गरिहाल्नुहोस् है। र अर्को कुरा नि झिग्री, आफूले पनि यो बारे राम्ररी बुझेर रगत परीक्षण भनेको सामान्य कुरा हो र एकदमै गोप्य रूपमा राखिन्छ भनेर भन्दा पनि तपाईँको प्रेमीले रगत जाँच गराउनको लागि मान्नु पो हुन्छ किन। अनि साथी, एचआइभीको बारेमा जानकारीमूलक पुस्तक म्यागजिन पढ्न दिएर पनि उहाँलाई यो विषयको संवेदनशीलताको बारेमा बुझाउन सकिन्छ होला नि। र फेरि मलाई त के लाग्छ भनेदेखि नि, प्रेमी प्रेमिकाको सम्बन्ध सुमधुर बनाउने हो भने चाहिँ आफ्नो मनमा लागेको कुराहरू चाहिँ निर्धक्क रूपमा भन्नुपर्छ होला है। किनकि आज तपाईँले आफ्नो मनमा लागेको कुरा भन्न सक्नु भएन भने त भोलि तपाईँले अरू कुरा पनि त भन्न सक्नु नहोला नि हो कि भन्नुहोस् त। फेरि यस्तो महत्त्वपूर्ण कुराको बारेमा आफ्नो प्रेमीसँग कुरा गर्न सक्नु भएन भने पछि तपाईँलाई गाह्रो हुन सक्छ नि। त्यसैले झिक्री, सर्वप्रथम त आफ्नो मनमा भएको नकारात्मक भावनालाई त्यति ठुलो बनाएर सोच्न कम गर्नुहोला र आफ्नो प्रेमीलाई प्रभावकारी रूपमा एचआइभी टेस्ट गराउनको लागि बिना कुनै सङ्कोच अनुरोध गर्न सक्नुहुन्छ नि होइन र। के थाहा, तपाईँको प्रेमीले यो एचआइभी टेस्ट गर्ने कुरालाई हल्का रूपमा पनि त लिन सक्नुहुन्छ नि। आफ्नो कुरा भन्न ढिला गर्नुभयो र बिहे पछि साँच्चै नै उहाँलाई एचआइभी संक्रमण भएको कुरा थाहा पाउनु भयो भने त्यो बेलामा तपाईँको अवस्था के होला साथी? के तपाईँ त्यो अवस्थामा त्यो कुरालाई स्वीकार्न सक्नुहुन्छ होला त? त्यसैले साथी, लजाउने हिचकिचाउने होइन कि यो बारेमा निर्धक्क रूपमा बोल्न सक्नुपर्छ होला। अनि रुकुमको साथी, तपाईँले हामीले भनेको कुरालाई राम्ररी केलाएर आफूमा परेको समस्यालाई समाधान गर्न सक्नुहुनेछ भन्ने हामीलाई पुरा विश्वास छ। र झिग्री, यही कुरा गर्दा गर्दै नि हाम्रो VOY यानि कि भोइसेस अफ युथमा नै तपाईँलाई एउटा कुरा सोधौँ न, हुँदैन झिग्री? हो साथी, र हामी सोधिहाल्छौँ है त आजको VOY यानि कि भोइसेस अफ युथ प्रश्न। र आजको भोइसेस अफ युथ प्रश्न रहेको छ, विवाह अगाडि एचआइभी टेस्ट गराउन कतिको जरुरी छ र किन? प्रश्न फेरि एकचोटि, विवाह अगाडि एचआइभी टेस्ट गराउन कतिको जरुरी छ र किन? र झिग्री, तपाईँको विचार पठाउनको लागि चाहिँ पैसै नलाग्ने टोल फ्री SMS नम्बर 4400 चाहिँ पठाउन सक्नुहुन्छ। र त्यो कसरी पठाउने भनेर चाहिँ म भनिहाल्छु है त। पहिला मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि VOY लेखेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको कुराहरू घर लेखेर चाहिँ 4400 यानि कि 4400 पठाइहाल्नुहोस्। र साथी, तपाईँको विचार तपाईँले हेर्न सक्नुहुनेछ युनिसेफ नेपालको वेबसाइट www.unicef.org.np/VOYमा। ले, यो र ऊ भन्दा हुँदै कार्यक्रमको समय पनि सकिसकेछ। कस्तो होला भन्दाखेरि नि, आफ्नो कुरा राम्रोसँग राख्नु पनि पाएको छैन मैले टुप्पी पालेर। अरे सबिन, त्यस्तो रुनै त पर्दैन क्या तिमीले, तिमीलाई बोल्न पनि त समय छ नि। अब साथीलाई आफ्नो कुरा भन न त, कार्यक्रममा पत्र पठाउने ठेगाना भन, बिदा माग, त्यो पनि नाची नाची गाई गाई जे गरी गर्न मन लाग्छ गर ल। त्यति साह्रो पनि नभन है, नाची नाची गाई गाई हामीलाई यहाँनिर साथीसँग बिदा माग्दा कति गाह्रो हुन्छ भन्ने कुरा त हामीलाई मात्र थाहा छ। त्यही भएर झिग्रे, तपाईँको मनको भावना लेख्नको लागि, चित्त नबुझेको कुरा अनि दुःख सुखको कुरा लेख्नको लागि हाम्रो ठेगाना टिप्पी हाल्नुहोस् है टुप्पी पालेर। पत्र पठाउने हाम्रो ठेगाना हो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल, वा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल। त्यसै गरी इमेल पठाउन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। र हामीसँग अझै नजिक हुन चाहनुहुन्छ, हाम्रो बारेमा बुझ्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.ssmk.org मा पनि लगइन गरेर हाम्रो बारेमा र कार्यक्रमको बारेमा धेरै कुरा थाहा पाउन सक्नुहुन्छ है जिग्री। लौ त है साथी, अब चाहिँ हामी यहाँबाट साँच्चै नै जान्छौँ। तपाईँ चाहिँ आफ्नो ख्याल राखेर राम्ररी बस्नु होला भन्दै अर्को हप्ता फेरि पनि भेट्ने बाचा गर्दै आजको लागि कार्यक्रमबाट साथीहरू आयुष, स्वर्णिमा, सुयोगसँगै म तपाईँकै प्यारी साथी कला अनि म तपाईँलाई नै धेरै प्यारो लाग्ने टुप्पी पालेको जिग्री सविन पनि बिदा माग्छु है त। नमस्ते, बाई बाई, फेरि भेटौँला।